छु सजिलो छैन काम, त्यसै माथि खडीको चर्को घाम, सात समुन्द्र बारी रुँदैछु नि सानो, विगतका दिन सम्झिँदै फोटो हेरी झम्टिँदै आज यता पागल हुँदैछु नि सानो, सजिलो छैन काम, त्यसै माथि खडीको चर्को घाम, सात समुन्द्र पारी रुँदैछु नि सानो, विगतका दिन सम्झिँदै फोटो हेरी झम्टिँदै आज यता पागल हुँदैछु नि सानो, आज यता पागल हुँदैछु नि सानो, याद बनेर सम्झिँदै फोटो हेरी झम्टिँदै आज यता पागल हुँदैछु नि सानो, हिँडेको दिनदेखि फर्किआउँछु मुक्त भइदिनदेखि, सात समुन्द्र पारी रुँदैछु नि सानो, विगतका दिन सम्झिँदै फोटो हेरी झम्टिँदै आज यता पागल हुँदैछु नि सानो, आज यता पागल हुँदैछु नि सानो, छुट्नु पर्यो सबको सानू